नम्रका कुरा आवाजका झन्कार यो हो तपाईकै कार्यक्रम गजल संसार म संचालिका शान्ति पाखरिनको साथमा प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म सुन्न नभुल्नु होला मात्र हाम्रो संसार अनलाइन रेडियोमा लगन गर्नुहोस् hsradio.hamrosansar.net तिमी छैनौ साथ मेरो बाचौ कसको लागि तिमी छैनौ साथ मेरो बाचौ कसको लागि देखावटी हाँसो मैले हाँसौ कसको लागि रङ्गमञ्च उठिसक्यो जिन्दगीको यहाँ रङ्गमञ्च उठिसक्यो जिन्दगीको यहाँ कठपुतली जस्तै बनी नाचौँ कसको लागि तिमी छैनौ साथ मेरो बाँचौ कसको लागि मुटुभरि माया दिए आखिर छाडी गयौ मुटुभरि माया दिए आखिर छाडी गयौ गुलाबको फुल अब बाँचौ कसको लागि तिमी छैनौ साथ मेरो बाँचौ कसको लागि पराईको भयो आज हाँसो खुसी लुटी पराईको भयो आज हाँसो खुसी लुटी सपनाको त्यान्द्राहरू साँचौ कसको लागि तिमी छैनौ साथ मेरो बाँचौ कसको लागि हिरामोती नभए नि दिन्थे चोखो माया हिरामोती नभए नि दिन्थे चोखो माया चोखो प्रीत लड्के भैस साँचौ कसको लागि तिमी छैनौ साथ मेरो बाँचौ कसको लागि देखावटी हाँसो मैले हाँसौ कसको लागि हजुर यिनै सुन्दर शब्द लहरी गजलांश सँगसँगै एचएस अनलाइन रेडियो डट हाम्रो संसार डट नेटको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका तमाम गजल अनुरागी गजल पारखी एवं गजल सर्जक मनहरूप्रति हार्दिक स्वागत गर्न चाहन्छु प्रत्येक हप्ताको सोमबार इजरायलको समयअनुसार दिनको ठिक 2 बजेदेखि 3 बजेसम्म र नेपाली समय साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ आज पनि तपाईँले नै लेखी पठाउनुभएका शब्दहरू समेट्न आइसकेकी छु म सञ्चालिका शान्ति पाखरिन भने प्रविधि संयोजनमा साथ दिइरहनु भएको छ उद्धव तामाङले आज पनि मैले तपाईँले नै माया गरेर मेल गरी पठाउनुभएका थुप्रै थुप्रै गजलहरू लिएर आएकी छु समयले साथ दिएसम्म तपाईँको गजलहरू समेट्ने प्रयास गर्नेछु साथै सुरुदेखि अन्त्यसम्म यहाँहरूले पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने दृढ सङ्कल्पका साथ यो कार्यक्रमको दैलो उगार्ने जमर्को गर्दछु सुरुमा मैले वाचन गरेको थिएँ हाडहाडे गुल्मी स्थायी निवासी भई हाल युएईदेखि साहित्य अनुरागी पवन घरती मगरजीले लेखी पठाउनु भएको गजल पवनजीप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि यसरी नै माया गर्दै गर्नुहोला भन्दै फेरि पनि अर्को गजल उठाउन चाहन्छु गजल रहेको छ साहित्य अनुरागी मिलन मुक्तानजीको उहाँको गजलांश शब्द शेरहरू यसरी अगाडि बढेका छन् पराईको मुलुकमा ढुङ्गा फोर्दैछु म पराईको मुलुकमा ढुङ्गा फोर्दैछु म मोहरा भरा बनाउन फुल गोड्दैछु म तिमीलाई छाडी आज लागे विदेशमा तिमीलाई छाडी आज लागे विदेशमा हुर्काउनु पढाउनु बच्चा छोड्दैछु म पराईको मुलुकमा ढुङ्गा फोर्दैछु म भावीले निधारमा दुखै त लेख्या रहेछ भावीले निधारमा दुखै त लेख्या रहेछ दुःखलाई सुखसँग भाग जोड्दैछु म पराईको मुलुकमा ढुङ्गा फोर्दैछु म तिमी रह्यो स्वदेशमा म परदेशमा तिमी रह्यो स्वदेशमा म परदेशमा तिमीसँग भेट गर्न बाटो मोड्दैछु म पराईको मुलुकमा ढुङ्गा फोर्दैछु म कति दुःख हुन्छ यहाँ के थाहा घरमा कति दुख हुन्छ यहाँ के थाहा घरमा जानी जानी आफ्नै हात आज तोड्दैछु म पराईको मुलुकमा ढुङ्गा फोड्दैछु म महरा भरा बनाउन फुल गोड्दैछु म मधुमल्ला मोरङ स्थायी निवासी साहित्य अनुरागी मिलन मुक्तानजीले हामीलाई यो गजल दोहादेखि लेखी पठाउनु भएको थियो उहाँको गजलमा कति मिठास छ र एउटा सुन्दर माला जसरी उहाँले प्रत्येक शेरहरूलाई गाँसेर बनाउनु भएको छ विदेशको पीडा घरमा रहेको बालबच्चा श्रीमती सबैलाई समेटेर लेख्नुभएको यो गजलले पक्कै पनि प्रवासी जीवन बिताइरहनु भएको सम्पूर्ण मनहरू छुन जाँदछ हजुर हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु मिलनजीप्रति यति सुन्दर गजल हामीलाई लेखी पठाउनु भएकोमा आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै एउटा साङ्गीतिक आवाज जोड्न चाहन्छु र यो साङ्गीतिक आवाजमा स्वर रहेको छ प्रकाश श्रेष्ठको र गीत रहेको छ गीतको बोल रहेको छ परदेशमा जीवन बित्यो सम्झनाले घेरी समा जोवन बित्यो सम्झनाले घेरी परदेशमा जोवन बित्यो सम्झनाले घेरी रुदै होली बुढी आमा मेरो बाटो हेरी परदेशीको जिन्दगानी खोलाको पानी सधैँभरि रुलिहिँडे बतासको बानी परदेशीको जिन्दगानी खोलाको पानी सधैँभरि रुलिहिँडे बतासको बानी परदेशमा जोवन बित्यो सम्झनाले घेरी पाइन भीर पाखा गाउँ बेसी धेरै भो मैले देख्न पाइन सान्नानीको गाजलु आँखा मैले देख्न पाइन सान्नानीको गाजलु को जिन्दगानी खोलाको पानी सधैँभरि डुलिहिँडे बतासको बानी परदेशीको जिन्दगानी खोलाको पानी सधैँभरि डुलिहिँडे बतासको बानी परदेशमा जोवन बित्यो सम्झनाले घेरी चाड पर्व खुसी हो साथ पाइन दसैँ तिहार चाड पर्व खुसी हो साथ पाइन मदलको घिन्ताङ सँगै देउसी नाच्न पाइन मदलको भिन्ताङ सँगै खुशी को जिंदगानी खोला को पानी सदै भरे डुली हिले बतास को बानी परदेशी को जिंदगानी खोला को पानी सदै भरे डुली हिले बतास को बानी परदेश मा जौवन बित्यो सम्झना ले घेरी परदेश मा जौवन बित्यो सम्झना ले घेरी रुदै होलिन बुढियामा मेरो बाटो हेरी परदेशी को जिंदगानी खोला को पानी सबै भरे रुली हिले बतास को बानी परदेशी को जिंदगानी खोला को पानी सबै भरे रुली हिले बतास को बानी परदेशी को जिंदगानी खोला को पानी सबै भरे रुली हिले बतास को बानी परदेशी को तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net निरन्तर तपाईंको साथमा अनलाइन रेडियो हाम्रो संसार मनभित्रका कुरा आवाजका झन्कार यो हो तपाईंकै कार्यक्रम गजल संसार म संचालिका शान्ति पाखरिनको साथमा प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म सुन्न नभुल्नु होला मात्र हाम्रो संसार अनलाइन रेडियोमा लगन गर्नुहोस् hsradio.hamrosansar.net देखु लाग्छ तिमीलाई देखु लाग्छ तिमीलाई भेटु लाग्छ तिमीलाई सासत्त प्रेमिलका पत्रहरू लेखु लाग्छ तिमीलाई देखु लाग्छ तिमीलाई स्पर्शको बादल बनेर सधैँ छेकु लाग्छ तिमीलाई देखु लाग्छ तिमीलाई सम्झना आफै भित्र रेटु लाग्छ तिमीलाई देखु लाग्छ तिमीलाई आघात पुग्दा रोमनलाई मेटु लाग्छ तिमीलाई देखु लाग्छ तिमीलाई भेटु लाग्छ तिमीलाई अहिले वाचन गरे 5 थरे ठिटो रोमन पीडाजीको गजल रोमनजी तखल्लुस राखी छोटो बहरमा लेख्नु भएको यो गजल सुन्दर छ यो गजलको लागि हार्दिक धन्यवाद आभार व्यक्त गर्दै बाँकी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै फेरि पनि अर्को गजल उठाउन चाहन्छु र यो गजल रहेको छ साहित्य अनुरागी कपिल भण्डारीजीको उहाँको गजलांश शब्द शेरहरू यसरी अगाडि बढेका छन् विस्मृतिलाई बल्झाउने फाँसो पठाउँ कि शब्द पोको पारी प्यारको नासो पठाउँ कि तुसारो नै छ यहाँ फुलको राज्य त्यो संसारमा तुसारो नै छ यहाँ फुलको राज्य त्यो संसारमा स्वीकार भए अलिकति चासो पठाउँ कि शब्द पोको पारी प्यारको नासो पठाउँ कि अस्त भए रवि मेरो जिजी बिसा दुखाउँदै अस्त भए रवि मेरो जिजी बिसा दुखाउँदै तर पनि पैँचो मागी हाँसो पठाउँ कि शब्द पोको पारी प्यारको नासो पठाउँ कि कहिले काहीँ निदरीमा आउनु पर्ने थिएन र शब्दबाटै सानो यो गुनासो पठाउँ कि विस्मृतिलाई बल्झाउने फाँसो पठाउँ कि शब्द पोको पारी प्यारको नासो पठाउँ कि सुदूरपश्चिम आसाम स्थायी निवासी साहित्य अनुरागी कपिल भण्डारी अविरलजीले हाल महाराष्ट्र पुनादेखि हामीलाई यो गजल लेखी पठाउनु भएको थियो निकै माया प्रेमको शब्दले भरिएको यो गजल सुन्दर बनेको छ। यो सुन्दर गजलको लागि कपिलजीप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै अर्को गजल जोड्ने तर्खरमा छु र यो गजलपछि एउटा साङ्गीतिक आवाज जोड्नेछु। एल्बम पागलबाट शब्द रहेको छ केशव आचार्यको भने स्वर रहेको छ शिव परियारको। हजुर यही साङ्गीतिक आवाज जोड्नेछु। अहिलेलाई भने गजल जोड्न चाहन्छु र यो गजल रहेको छ साहित्य अनुरागी रामशरण श्रेष्ठजीको। उहाँले यो गजल हामीलाई रामेछाप चिसा पानी छ तल्लो टोलदेखि लेखी पठाउनु भएको थियो। गजलको लागि हार्दिक धन्यवाद आभार व्यक्त गर्दै गजलका शब्द लहरीहरू यसरी अगाडि बढेका छन्। हुन्छ मान्छे पागल जस्तै प्रेम रोग लागेपछि, हुन्छ मान्छे पागल जस्तै प्रेम रोग लागेपछि, जाग्राम बन्छन् रात पनि यसले सीमा नागेपछि, लाग्छ उनै सर्वस्व हो सुरु अन्त्य यसैबाट, लाग्छ उनै सर्वस्व हो सुरु अन्त्य यसैबाट, नचाहेरै के हुन्छ र आत्माले नै मागेपछि, हुन्छ मान्छे पागल जस्तै प्रेम रोग लागेपछि, छटपटिनी तीव्र हुन्छ पलभर छुटिदिँदा, छटपटिनी तीव्र हुन्छ पलभर छुटिदिँदा, मनहरू देह छोडी अन्त कतै भागेपछि, हुन्छ मान्छे पागल जस्तै प्रेम रोग लागेपछि, यस्तो एउटा कसम बन्छ सँगै जिउने सँगै मर्ने, यस्तो एउटा कसम बन्छ सँगै जिउने सँगै मर्ने, कसैप्रति सच्चा प्रेम यति धेरै जागेपछि, हुन्छ मान्छे पागल जस्तै प्रेम रोग लागेपछि, जाग्राम बन्छन् रात पनि यसले सीमा नागेपछि। पागल बनायो प्रिय यो दिल हरे पागल। यो हो अनलाइन रेडियो हाम्रो संसार, सूचना समाचार र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net, तपाईँको अनलाइन साथी रेडियो हाम्रो संसार। मनभित्रका कुरा, आवाजका झन्कार, यो हो तपाईंकै कार्यक्रम गजल संसार, म संचालिका शान्ति पाखरिनको साथमा। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म सुन्न नभुल्नु होला मात्र हाम्रो संसार अनलाइन रेडियोमा। लगन गर्नुहोस् hsradio.hamrosansar.net। कहाँ थियो यतिखेर हतारिँदै आयो, के खाएर बाटोभरि पछारिँदै आयो, अमृत सम्झी आँखा छल्दै भट्टीभित्र पसी। कहाँ थियो यतिखेर हतारिँदै आयो, भट्टीभित्र पसी, टन्न रक्सी धोकेपछि बटारिँदै आयो। कहाँ थियो यतिखेर हतारिँदै आयो, तिम्रो कसम पिउने छैन अब कहिले पनि, तिम्रो कसम पिउने छैन अब कहिले पनि, भन्थ्यौ फेरि बेहोसमा लठारिँदै आयो। कहाँ थियो यतिखेर हतारिँदै आयो, सम्म बाटो हिँडेका थियौँ बाङ्गा खुट्टा टेकी, सम्म बाटो हिँडेका थियौँ बाङ्गा खुट्टा टेकी, हामफालेको जस्तै तिमी झटारिँदै आयो। कहाँ थियो यतिखेर हतारिँदै आयो, खाली आन्द्रो भिजा हुन मध्यपान गरी, खाली आन्द्रो भिजा हुन मध्यपान गरी, अशान्तिमा शान्ति खोज्न मसारिँदै आयो। कहाँ थियो यतिखेर हतारिँदै आयो, के खाएर बाटोभरि पछारिँदै आयो। हजुर, साङ्गीतिक आवाज पश्चात वाचन गरे बाँकेका स्थायी निवासी साहित्य अनुरागी शान्ति अधिकारीजीको गजल। यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु र फेरि पनि अर्को गजल उठाउँछु। हजुर, यो गजल उठाउन चाहन्छु, चाहनाका तिल पोलेर घसिदेऊ न हजुर, चाहनाका तिल पोलेर घसिदेऊ न हजुर, ओठ जोडी समाधिमा बसिदेऊ न हजुर, सपना कि परी तिमी बादलुमा उड्ने, सपना कि परी तिमी बादलुमा उड्ने, थापेको छु एक काखमा खसिदेऊ न हजुर, चाहनाका तिल पोलेर घसिदेऊ न हजुर, तिम्रै प्रेममा बलिदान हुन्छु भन्यो मनले, तिम्रै प्रेममा बलिदान हुन्छु भन्यो मनले, मायाका तिर अनगिन्ती धसिदेऊ न हजुर, चाहनाका तिल पोलेर घसिदेऊ न हजुर, पिरतीको शहीदलाई अर्को जुनी किन, पिरतीको शहीदलाई अर्को जुनी किन मरे मर्छु दिल खोलेर पसिदेऊ न हजुर चाहनाका तिल पोलेर घसिदेऊ न हजुर फुलाउँछु प्रेमका फुल मेरै चिहानमाथि फुलाउँछु प्रेमका फुल मेरै चिहानमाथि मनकी मेरी नागिन बनी डसिदेऊ न हजुर चाहनाका तिल पोलेर घसिदेऊ न हजुर हजुर सेती दोबान साथ स्याङ्जा स्थायी निवासी साहित्य अनुरागी वेद थापा घायलजीको गजल थियो। उहाँको बारेमा भन्नुपर्दा आजसम्म उहाँले 500 भन्दा बढी गजलहरू लेखिसक्नु भएको छ। उहाँको गजलमा साँच्चै नै छुट्टै मिठास छ। कहिले गीती गजल लेख्नुहुन्छ त कहिले समय अनुसारको गजलहरू लेख्नुहुन्छ। यसरी उहाँले गजललाई निरन्तरता दिँदै आइरहनु भएको छ। आज तपाईँले हाम्रो यो कार्यक्रममा आफ्नो गजलीय सहभागिता जनाउनु भएर धेरै खुसी लाग्यो र यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु वेद थापाजीप्रति। र आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै फेरि पनि अर्को साङ्गीतिक आवाज जोड्ने समय आएको छ र म यो साङ्गीतिक आवाज जोड्न चाहन्छु। स्वर रहेको छ जेम्स प्रधानको र बोल रहेको छ आइदेऊ आइदेऊ। मनोरञ्जनले भरपूर भरिएको संसार हाम्रो संसार। राजनीति अर्थ खेलकुद विश्व समाचार र विज्ञान प्रविधि हाम्रो आधार। श्रोताहरू, नेपाली समुदायको अपार माया र सद्भाव प्राप्त गरेर हाम्रो संसार .net ले इजरायलबाट साप्ताहिक समाचार रेडियो प्रसारण कार्यक्रम सुरु गरेका छौँ। हाम्रो यो रेडियो कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? आगामी दिनहरूमा के कसरी सुधार ल्याउन सकिएला? साथै तपाईँहरूको नजिकैको घटना परिघटना र खोजमूलक समाचारहरू सम्प्रेषण गरेर हामीलाई जानकारी गराउनु नभुल्नुहोला। हाम्रो इमेल ठेगाना रहेको छ info@hamrosansar.net। हाम्रो यो कार्यक्रमलाई तपाईँहरूले चाहनु भएको जुनै समयमा पनि लगन गरेर सुन्न सक्नुहुनेछ। अ कम्प्लिट न्युज पोर्टल अनलाइन मिडिया हाम्रो संसार .net। बेकार रहेछ जिन्दगी हो भरै नभएपछि, बेकार रहेछ जिन्दगी हो भरै नभएपछि, मात्र हेला खेप्नुपर्ने नाम थरै नभएपछि। विद्याको मन्दिर पनि रित्तो छ हिजो आज, विद्याको मन्दिर पनि रित्तो छ हिजो आज, जीवन दर्शन दिने कसले सरै नभएपछि, बेकार रहेछ जिन्दगी हो भरै नभएपछि। लाला बाला लिजाउ कहाँ सोच्दैछन् उनी, लाला बाला लिजाऊ कहाँ सोच्दैछिन् उनी, कस्तो हुन्छ उनलाई थाहा छ घरै नभएपछि, बेकार रहेछ जिन्दगी हो भरै नभएपछि। वन जङ्गल शून्य भयो पछि बसाई सरेपछि, वन जङ्गल शून्य भयो पन्छी बसाई सरेपछि, कसले चिरबिर गाउनु अब चरै नभएपछि, बेकार रहेछ जिन्दगी हो भरै नभएपछि। वास्तविकता त्यही हो एक्लो हुँदाको पीडा, वास्तविकता त्यही हो एक्लो हुँदाको पीडा, पिपल पनि रुँदैछ साथमा बरै नभएपछि, बेकार रहेछ जिन्दगी हो भरै नभएपछि, मात्र हेला खेप्नुपर्ने नाम। हजुर, साङ्गीतिक आवाज पश्चात वाचन गरे बुटोल रूपन्देही स्थायी निवासी साहित्य अनुरागी रोहित राणाजीको गजल। उहाँले यो गजल काबुल अफगानिस्तानदेखि लेखी पठाउनु भएको थियो। उहाँको यो गजलले पनि सबै कुरा समेटेर लेख्नु भएको छ। विद्यालयमा विद्यार्थीको कथा, एउटा दुखी नारीको कथा, यस्तै यस्तै कथाहरूले समेटेको यो सुन्दर गजलको लागि भने रोहितजीप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। र आगामी दिनहरूमा पनि यसरी नै गजलीय सहभागिता जनाउँदै गर्नुहुनेछ भन्ने दृढ सङ्कल्पका साथ अब भने अर्को गजल उठाउन चाहन्छु। र यो गजल रहेको छ साहित्य अनुरागी गायत्री आस्थाजीको। उहाँका गजलांश लहरीहरू यसरी अगाडि बढेका छन्। मृत्युसँग सम्झौता गर्दै बाँचेको मान्छे म, मृत्युसँग सम्झौता गर्दै बाँचेको मान्छे म, पीडासँग साइन जोडी नाचेको मान्छे म, छोटो मेरो जिन्दगी हाँस्दै खेल्दै नै बिताउँछु, छोटो मेरो जिन्दगी हाँस्दै खेल्दै नै बिताउँछु, दिन घन्टा गन्दै जीवन साँचेको मान्छे म, मृत्युसँग सम्झौता गर्दै बाँचेको मान्छे म। रित रहेछ संसारमा जन्मेसी मर्ने यहाँ, रित रहेछ संसारमा जन्मेसी मर्ने यहाँ, वृक्ष जस्तै ओइलिएको हाँगा भाँचेको मान्छे म, मृत्युसँग सम्झौता गर्दै बाँचेको मान्छे म। चाह थियो मलाई उसको साथमा जिउने, चाह थियो मलाई उसको साथमा जिउने, मृत्युलाई कुर्दै जीवन जाँचेको मान्छे म, मृत्युसँग सम्झौता गर्दै बाँचेको मान्छे म। धन रहेछ जीवन हाम्रो मरेर पो बुझे, धन रहेछ जीवन हाम्रो मरेर पो बुझे, बेहोसीमा होस गुमाई खाँचेको मान्छे म, मृत्युसँग सम्झौता गर्दै बाँचेको मान्छे म, पीडासँग साइन जोडी नाचेको मान्छे म। नारायणघाट चितवन स्थायी निवासी साहित्य अनुरागी गायत्री आस्थाजीको गजल वाचन गरेर सुनाए। यो सुन्दर गजलको लागि भने हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु गायत्रीजीप्रति। र आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै फेरि पनि अर्को साङ्गीतिक आवाज जोड्न चाहन्छु। स्वर रहेको छ मनोज राज शिवाकोटीको, चोट खाँदा खाँदा मुटु अचानो सरेको। अचानक सरी भो चोट खादा खादा मुटु अचानक सरी भो एक पल को मिलन बनी जिंदगी भरी भो खिल बनेरा खिल बनेरा काटी रही छु यो जुनी दिन गनेरा काटी रही छु यो जुनी दिन गनेरा चोट खादा खादा मोटू अचानक सरी काटी रही छु यो जुनी दिन गनेरा काटी रही छु यो जुनी दिन गनेरा काटी रही छु यो जुनी दिन गनेरा काटी रही छु यो जुनी दिन गनेरा काटी रही छु यो जुनी दिन गनेरा काटी रही छु यो जुनी दिन गनेरा काटी रही छु यो जुनी दिन गनेरा काटी रही छु यो जुनी दिन गनेरा। तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार। समाचार, सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लगअन गर्नुहोस् www.hsradio.hamrosansar.net। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। विभिन्न प्रकारको टेन्सनबाट मुक्त अनि दिनभरिको थकाइ मेटाउने एकमात्र हास्य व्यङ्ग कार्यक्रम फन टाइम फन टाइम फन टाइम प्रत्येक हप्ताको आइतबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म सागर श्रेष्ठको साथमा मात्र हाम्रो संसार अनलाइन रेडियो र पिएनएन अनलाइन रेडियोमा। छुट्टै कथा एउटा छुट्टै व्यथा साहित्यको फरक धार विभिन्न गीत संगीत सँगै कथात्मक जीवनशैली हाम्रो संसार अनलाइन रेडियोको तरङ्गमा उपन्यास र गीत गीति उपन्यास मन भित्रका कुरा आवाजका झन्कार यो हो तपाईंकै कार्यक्रम गजल संसार म संचालिका शान्ति पाखरिनको साथमा प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म सुन्न नभुल्नु होला मात्र हाम्रो संसार अनलाइन रेडियोमा लगन गर्नुहोस् hsradio.hamrosansar.net। झुप्राहरू कुरिराछन् तिमी कहिले आउने झुप्राहरू कुरिराछन् तिमी कहिले आउने उद्रिएको छानो उसको हेर कहिले छाउने घाम पानी हुरी बतास हाँसिराछन् नग्नतामा घाम पानी हुरी बतास हाँसिराछन् नग्नतामा पोखिएको ढाक्न इज्जत लुगा कहिले लाउने झुप्राहरू कुरिराछन् तिमी कहिले आउने गरिबीको भिख होइन पसिनाको मूल्य खोई गरिबीको भिख होइन पसिनाको मूल्य खोई पेटभरि ढिँडो गुन्द्रुक खान कहिले पाउने झुप्राहरू कुरिराछन् तिमी कहिले आउने मिनिस्कट रहर होइन गुन्यो चोली भए हुन्छ मिनिस्कट रहर होइन गुन्यो चोली भए हुन्छ भोट माग्न आउँदा जस्तै फेरि कहिले धाउने झुप्राहरू कुरिराछन् तिमी कहिले आउने समानताको बगैँचामा हराभरा मिलिजुली समानताको बगैँचामा हराभरा मिलिजुली राष्ट्र अनि राष्ट्रियताको गीत कहिले गाउने झुप्राहरू कुरिराछन् तिमी कहिले आउने उद्रिएको छानो उसको हेर कहिले छाउने। हजुर साङ्गीतिक आवाज पश्चात वाचन गरे चितवन गीतानगर एक स्थायी निवासी साहित्य अनुरागी कृष्णजीको गजल। यो सुन्दर गजलको लागि भने हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि तपाईँले यसरी नै गजलीय सहभागिता जनाउँदै गर्नुहुन्छ भन्ने अनुरोध गर्दछु। श्रोता तपाईँसँगै बस्ने मन हुँदाहुँदै पनि समय अभावको कारणले अब भने मैले तपाईँसँग बिदाको हात हल्लाउने बेला आइसकेको छ। यतिन्जेलसम्म मेरो साथमा बसेर एचएस अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम गजल संसार सुनिदिनु भई साथ दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र मलाई प्रविधि संयोजनमा साथ दिनुभएकोमा उद्धवजीलाई पनि धन्यवाद दिन चाहन्छु।